بسم الله الرحمن الرحيم. تیرا لائن والا قرآن مجید صفحہ نمبر 53 50 اور 3 53 صفحہ نمبر 53 دوسری لائن پارہ نمبر 2 رکوع نمبر 15 سورۃ البقرہ آغاز آیت نمبر 238 أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حافظوا على الصلوات والصلاة الوسطى وقوموا لله قانتين فإن خفتم فرجالا أو ركبانا فإذا أمنتم فاذكروا الله كما علمكم ما لم تكونوا تعلمون والذين يتوفون منكم ويذرون أزواجا وصية لأزواجهم متاعا إلى الحول غير إخراج فإن خرجنا فلا جناح عليكم فيما فعلنا في أنفسهن من معروف والله عزيز حكيم وللمطلقات متاع بالمعروف حقا على المتقين كذلك يبين الله لكم آياته لعلكم تعقلون صدق الله العظيم أعوذ بالله میں پناہ میں آتا ہوں اللہ من الشیطان الرجیم نہایت مضبوط شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان الرحیم نہایت رحم والا ہے. اس سے پہلے اللہ تبارک و تعالیٰ نے طلاق کے احکامات بیان فرمائے اور رضاعت کے احکامات بیان فرمائے اور عدت کی صورتیں بیان فرمائے. اس کے بعد بھی اللہ تبارک و تعالیٰ نے عدت کے حوالے سے ایک مسئلہ بیان فرمایا اور درمیان میں نماز کا ذکر آیا. اب درمیان میں جو نماز کا ذکر آیا ہے اس کے اندر دو اشارے. ایک اشارہ اس کے اندر یہ ہے کہ دیکھنا کہ دنیاوی معاملات کے اندر آپس کے معاملات کے اندر مصروف ہو کر کہیں اللہ سے غافل نہ ہو جائیں. اور یہ بات گزارش کی گئی تھی کہ دور حاضر کے فتنوں میں بڑا فتنہ یہ بھی ہے کہ عبادات میں کمی ہو جائے کوتاہی ہو جائے اللہ تعالیٰ تو بے نیاز ہے اس کو کیا فرق پڑتا ہے لیکن انسانیت کے حقوق کے بارے میں کوتاہی نہیں ہونی چاہیے. تو اس عقیدے کی نفی ہے اس لحاظ سے کہ اگر حقوق اللہ پر عمل نہیں ہوگا تو حقوق العباد پہ عمل کیسے ہوگا. کہ اللہ تبارک و تعالیٰ کا حق ہے کہ اس کے حکم کی تعمیل کی جائے اور ماں باپ کے ساتھ اچھا سلوک, بیوی اور اولاد کے ساتھ اچھا سلوک, رشتہ داروں کے ساتھ اچھا سلوک, پڑوسیوں کے ساتھ اچھا سلوک, یہ حکم کس کا ہے؟ یہ حکم اللہ کا ہے. جب اللہ کا حکم نہیں مانیں گے حقوق العباد کیسے ادا کریں گے؟ تو حقوق العباد صحیح ادا تبھی ہوں گے جب اللہ کا حق سمجھیں گے کہ اللہ کا حق ہے ہم پر کہ جو اس نے حکم دیا ہے ہم اس کی تعمیل کریں. تو حقوق العباد کی ادائیگی حقوق اللہ پر ہے نہ کہ حقوق اللہ سے غفلت پر. تو ایک بات تو یہاں یہ فرما دی کہ دیکھو کہ نماز کے بارے میں غافل مت ہو. دوسری بات کہ ان احکامات کو کون مانے گا کہ جہاں انانیت ٹوٹ رہی ہو. ہر شخص انانیت میں مبتلا ہے کہ میں دوسرے کے سامنے کیوں جھکوں, لیکن یہاں نماز کا حکم دیا ہے. جب نماز عاجزی کے ساتھ ادا کرو گے اور یہ عاجزی کی صفت تمہارے اندر پیدا ہوگی تو تمہیں انانیت کا احساس نہیں رہے گا, بلکہ عاجزی کی وجہ سے تم حقوق ادا کرنے کے لیے تیار ہو. پھر یہ کہ نماز سے بنیادی چیز معلوم ہوتی ہے حقوق کی ادائیگی, وہ کیسے؟ حقوق کی ادائیگی یوں معلوم ہوتی ہے کہ آپ نماز ادا کر رہے ہیں تو نماز میں رکوع کا حق ادا کرنا ہے, قومے کا حق ادا کرنا ہے, سجدے کا حق ادا کرنا ہے. سجدے کے لیے آپ قومے کو نہیں چھوڑیں گے, دوسرے سجدے کے لیے آپ جلسہ درمیان میں بیٹھنا نہیں چھوڑیں گے. تو معلوم ہوا کہ ہر ایک کے حقوق کا خیال رکھنے ہیں. تو یہ بات کہاں سے معلوم ہوئی؟ نماز سے معلوم ہوئی کہ والدین کے حقوق ادا کرتے ہوئے بیوی بچوں کے حقوق نہیں چھوڑیں گے, بیوی بچوں کے حقوق ادا کرتے ہوئے والدین کے حقوق نہیں چھوڑیں گے, تمام حقوق کا خیال رکھیں گے. یہ تعلیم کہاں سے حاصل ہوگی؟ یہ تعلیم نماز سے حاصل ہوگی. تو ہمیں کہ نماز کی وجہ سے احکامات کی تعمیل آسان ہے اور نماز کی وجہ سے عاجزی پیدا ہوتی ہے, اور جو رکاوٹیں ہیں وہ عاجزی چھوڑنے کی وجہ سے ہوتی ہے. جس وقت آدمی عاجزی اختیار کرے گا اور اللہ کے حکم کی تعمیل کو ضروری سمجھے گا تو اس کے لیے احکامات پر عمل کرنا مشکل نہیں ہوگا. تو درمیان میں اللہ تبارک و تعالی نے یہ نماز کی اہمیت بیان فرمائی, فرمایا حافظو, تم حفاظت کرو, علی الصلاواتی, نمازوں پر. اب علی کہاں استعمال ہوتے ہیں؟ علی استعمال ہوتے ہیں فوقیت کے لیے, کہ پوری چیز کو جب گھیرے میں لیا جائے تو وہاں لفظ علی استعمال ہوتا ہے, اور کسی کی چیز جب توجہ کی جائے وہاں الہ استعمال ہوتے ہیں. الہ اور علی کے استعمال میں یہ فرق ہے کہ الہ وہاں استعمال ہوتے ہیں جہاں متوجہ کیا جاتا ہے کہ اس کی طرف توجہ کرو, وہاں الہ استعمال ہوتا ہے, اور علی وہاں استعمال ہوتا ہے جہاں پوری طرح اس کو اپنی اس میں لے لو, اپنے عمل میں لے لو, تو وہاں علی استعمال ہوتا ہے. تو یہاں اللہ نے نمازوں کے حوالے سے الہ استعمال نہیں فرمایا کہ نمازوں کی طرف متوجہ ہو, نہیں فرمایا علی کہ نمازیں پوری طرح سے ان کو اپنے اوپر لے لو اور نمازوں کے بارے میں غفلت نہ ہونے پائے. اور نبی علیہ الصلوۃ والسلام نے ایک مثال بیان فرمائی. حضرت نے سوال فرمایا کہ ایک آدمی ہے جس کے گھر کے آگے سے نہر گزر رہی ہے, فرمایا جو آدمی اس میں 5 بار غسل کرے کیا اس کے جسم پر کوئی میل باقی رہے گا؟ میں کہ نہیں. فرمایا اسی طرح دن میں یہ 5 نمازیں, جو 5 نمازوں کی پابندی کرے گا تو گناہوں کی نجاست سے وہ پاک ہوگا. یہاں ایک اور بات بھی قابل ہو رہی کہ نہر کے پانی کو غسل کے لیے استعمال فرمانے کا نہیں فرمایا. تو یہاں ایک چیز جو قابل توجہ ہے کہ نہیں فرمایا کہ نہر کے پاکیزہ پانی کو نکال کے اپنے اوپر ڈالو, نہیں, یہاں فرمایا کہ اپنے آپ کو کس میں ڈالنا ہے, اپنے آپ کو نہر میں ڈالنا ہے. تو اس سے یہ بات معلوم ہوئی کہ نماز اس انداز سے پڑھو کہ نماز میں پوری طرح سے غرق ہو جاؤ, اپنے آپ کو نماز کے حوالے کر, یعنی کہ نماز کے اندر کھڑے ہیں اور توجہ ہر طرف جا رہی ہے, وقت بھی دیکھ لیا کہ کتنا وقت ہے کہیں جانا ہے. تو بعض حضرات جو ہے نماز میں وہ گھڑی نکال کے ٹائم بھی دیکھ لیتے ہیں پھر رکھ لیتے ہیں. بعض حضرات یہ ہے کہ سامنے, اس لیے ہمارے شیخ حضرت امام اعظم رحمۃ اللہ علیہ کا اللہ ان کو اجر عظیم عطا فرمائے, کہاں گہری نظر سے, فرمایا کہ اگر مسجد میں زیب و زینت اختیار کرنی ہو تو سامنے والی دیوار پہ نہ کریں, دائیں بائیں کریں, تو سامنے والی دیواروں پہ لکھا ہوا ہو, چاہے آیت الکرسی لکھی ہوئی ہے, چاہے قرآن مجید کی آیتیں لکھی ہوئی ہیں, تو ہمیں نماز کے اندر کھڑا ہوگا جب توجہ ادھر ہوگی تو نماز سے توجہ ہٹ جائے گی. تو سامنے والی دیوار پہ زیب و زینت نہ ہو تاکہ سامنے والی دیوار پہ نظر پڑنے سے نماز متاثر نہ ہو, نماز میں تو سامنے رخ کیا ہوا ہے اس نے, تو اس لیے احتیاط. تو یہ گھڑی وغیرہ کلاک یہ بھی سامنے والی دیوار پہ نہیں ہونی چاہیے, یہ چیزیں, تاکہ توجہ جو ہے کسی اور طرف جانے نہ پائے. نگاہ کو بھی دائیں بائیں پھیرنے سے گریز کرنا چاہیے. اب نگاہیں کہاں ہونی چاہیے, ہاتھ کہاں ہونے چاہیے, اگر اس کی پابندی کر لی جائے تو اس سے بھی توجہ پیدا ہو جائے گی. پھر یہ کہ نبی علیہ الصلوۃ والسلام نے یہ بات بھی ارشاد فرمائی کہ حضرت نے یہ بات ارشاد فرمائی ہے کہ یہ توجہ جو ہے وہ کامل انہماک جو ہے وہ نماز میں انسان کا رہنا چاہیے. اب یہ ہے کہ انہماک میں کیا کیا چیزیں اختیار کی جائیں. سب سے پہلی بات تو یہ گزارش کی گئی تھی کہ نمازوں کی حفاظت میں اوقات کی پابندی. دوسری بات یہ ہے کہ نماز کے جو شروط و ارکان ہیں ان کا خیال رکھنا چاہیے. اور نماز کے شروط کے بارے میں یہ بات عرض کی گئی تھی کہ نماز کی سات شرط. شرط کہتے ہیں اس کام کو جو کام کرنے سے پہلے جس کا کرنا ضروری ہو. وہ ہیں سات باتیں. سب سے پہلی بات کہ جسم پاک ہو. کس چیز سے پاک؟ جسم نجاست سے پاک. نجاست کس کو کہتے ہیں؟ کہ وہ چیز یا حالت جسے شریعت نے ناپاکی کہا ہو اس کو نجاست کہتے ہیں. میں یہ الفاظ پھر عرض کر دیتا ہوں. نجاست کس کو کہتے ہیں؟ کہ جسم پاک ہو. کس سے؟ نجاست سے پاک ہو. نجاست کس کو کہتے ہیں؟ وہ چیز یا حالت جسے شریعت نے ناپاکی کہا ہو وہ نجاست. جس چیز کو شریعت نے ناپاکی کہا ہو اس کو نجاست حقیقی کہتے ہیں, اور جس حالت کو شریعت نے ناپاکی کہا اس کو نجاست حکمی کہتے ہیں. نجاست حقیقی دو قسم کی ہے. ایک ہے نجاست غلیظہ, ایک ہے نجاست خفیف. نجاست غلیظہ جس کے اندر زیادہ ناپاکی پائی جائے, نجاست خفیفہ جس کے اندر کم نجاست پائی جائے. اب ان دونوں میں فرق کیا ہے؟ اگر نجاست غلیظہ لگی ہوئی ہے جسم کو یا کپڑوں کو, اگر وہ آپ کے یہ جو 5 روپے کا سفید والا سکہ ہے, ایک تو ہے زرد رنگ کا سکہ, وہ تو چھوٹا ہے, جو سفید والا سکہ ہے جو اس سے بڑا ہے, تو یہ سفید والا جو سکہ ہے اگر اتنی مقدار لگی ہوگی نجاست غلیظہ کی تو نماز نہیں ہوگی, اور اس سے کم مقدار ہوگی تو نماز ہو جائے گی. اور نجاست خفیفہ یہ ہے کہ جس جگہ پہ لگی ہو اگر چوتھائی پہ لگی ہے جگہ پہ تو نماز نہیں ہوگی. یہ آستین کو لگی ہے تو یہ آستین کا اگر چوتھا حصہ ہے تو نماز نہیں ہوگی, اگر چوتھے حصے سے کم ہے تو نماز ہو جائے گی. لیکن نجاست غلیظہ اگر اتنی مقدار, جو 5 روپے کا سفید سکہ ہے, اتنی مقدار اگر ہوگی نجاست غلیظہ کی تو نماز نہیں ہوگی. اب اس کو جو ہے وہ اتارنا جو ہے وہ ضروری ہے. اب یہاں یہ بات بھی کہی جاتی ہے کہ دیکھیں کہ اگر انسان نے نماز پڑھ لی, نماز پڑھنے کے بعد پتہ چلا کہ نجاست لگی ہوئی ہے, اب جب نجاست لگی ہے تو اب کتنی مقدار ہے, اگر یہ اتنی مقدار ہے تو پھر اس کی نماز نہیں ہوئی, نماز دوبارہ پڑھے, اور اگر اس سے کم مقدار ہے تو پھر نماز ہو جائے گی. اب یہ ہے کہ نجاست غلیظہ کون سی ہے, نجاست خفیفہ کون سی ہے, یا آسان سا فارمولہ عرض کر دوں. دو چیزیں ہیں یہ نجاست خفیفہ ہیں, باقی جتنی ناپاکیاں ہوں گی وہ سب نجاست غلیظہ ہوں گی. وہ دو چیزیں کون سی ہیں؟ حرام پرندوں کی بیٹ. کوا ہے, چیل ہے, اس کی جو بیٹ ہے, یہ حرام پرندے ہیں, ان کی جو بیٹ ہے وہ نجاست خفیفہ ہے. تو اس سے بات معلوم ہوئی کبوتر ہے, چڑیا ہے, یہ حلال پرندے ہیں, ان کی بیٹ نجاست نہیں. ویسے اگر اس کی بیٹ لگ جائے تو ویسے نظافت کے لیے تو صاف کریں گے لیکن نماز ہو جائے گی, نماز میں فرق نہیں پڑے. تو نجاست غلیظہ یا نجاست خفیفہ دو چیزیں نجاست خفیفہ ہیں, باقی ساری نجاستیں نجاست غلیظہ. تو نجاست خفیفہ میں ایک چیز یہ کہ حرام پرندوں کی بیٹ, حلال جانوروں کا پیشہ, بکری ہے, گائے ہے, اس کا پیشاب نجاست خفیفہ ہے. اور جو حلال جانور نہیں ہیں تو ان کا پیشاب نجاست غلیظہ, اور جو حلال جانور ہیں ان کا پاخانہ ہوگا وہ نجاست غلیظہ. گوبر نجاست غلیظہ, گائے کا پیشاب نجاست خفیفہ, بکری کی مینگنیاں نجاست غلیظہ, بکری کا پیشاب نجاست خفیفہ. دو چیزیں, حرام پرندوں کی بیٹ, حلال جانوروں کا پیشاب, یہ دو چیزیں نجاست خفیفہ ہیں, باقی جتنی ناپاکیاں ہوں گی وہ سب نجاست غلیظہ. اس کے بعد ہے نجاست حکمی, حالت والی ناپاکی. حالت والی ناپاکیاں دو ہیں, ایک ہے بے وضو ہونے کی حالت, ایک ہے بے غسل ہونے کی حالت. بے غسل ہونے کی حالت میں رہنا یہ تو مسلمان کے لیے مناسب نہیں ہے, और बेवजू होने की हालत में रह सकते हैं, लेकिन बेवजू होने की हालत में नमाज नहीं पढ़ सकते। वो काम जिनके लिए वजू ज़रूरी है, सबसे पहली चीज़ है नमाज। बग़ैर वजू नमाज नहीं पढ़ सकते। अगर भूल कर नमाज पढ़ेंगे बग़ैर वजू तो नमाज दोबारा पढ़ेंगे, अगर जानबूझ कर बग़ैर वजू नमाज पढ़ेंगे तो ईमान का भी ख़तरा। दूसरी चीज़ ये है कि सईद तिलावत भी बग़ैर वजू के नहीं कर सकते। दौर हाजिर के फितनों में फितना ये है कि आप गुजर रहे हैं, तिलावत वाली आयत आपने सुन ली, सईदे वाली आयत आपने सुन ली, सईद तिलावत वाली आयत आपने सुन ली, या आपने रास्ते में पढ़ ली, बस चलते चलते यूं सर झुका लें, सईदा अदा हो गया। नहीं मेरे मौत में सईद तिलावत के लिए भी वो सारी बातें ज़रूरी हैं जो नमाज के लिए ज़रूरी, तो सईद तिलावत इससे अदा नहीं होगा। तीसरा काम जो बग़ैर वजू का नहीं हो सकता वह है बैतुल्ला का तवाफ़। बैतुल्ला का तवाफ़ भी बग़ैर वजू का नहीं हो सकता। तवाफ़ आप कर रहे हैं, वजू टूट गया तो वहीं तवाफ़ ख़त्म हो गया। अब आप जाएंगे दोबारा वजू फरमाएंगे, फिर आके तवाफ़ करेंगे, आप तवाफ़ कहाँ से शुरू करेंगे। तवाफ़ ये है कि अगर आपके तीन चक्कर पूरे हो गए तो फिर जिस चक्कर में वजू टूटा है उस चक्कर को शुरू करेंगे, और अभी तीन चक्कर भी पूरे नहीं हुए और बाज़ मोहतात लोगों में नज़ीक चार चक्कर पूरे नहीं हुए तो फिर आप वजू करके आएंगे तो पहले चक्कर से शुरू फरमाएंगे। चौथा काम जिसके लिए वजू ज़रूरी है वह है कुरान मजीद को हाथ लगाना। कुरान मजीद को बग़ैर वजू के हाथ नहीं लगा सकते, और दौर हाजिर के अंदर ये भी अल्लाह रहम फरमाए आम बीमारी फैल गई है कि ये औरतें नापाकी की हालत में हों तो कुरान पढ़ भी सकती हैं, पढ़ा भी सकती हैं, हाथ भी लगा सकती, तो ये इंतहाई ममनू है, इससे इज्तिनाब जो है वो ज़रूरी है। अब यह है कि ये वजू इन चार कामों के लिए ज़रूरी है, और बाकी जिन कामों के लिए वजू आप फरमाना चाहेंगे तो इसलिए उस पर अजर ही है। तिलावत बग़ैर वजू के हो सकती है, लेकिन अगर गौसल की हाजत हो तो ज़बानी तिलावत भी नहीं फरमा सकते, तो लिहाजा बेगौसल होने की हालत में तो रहना नहीं चाहिए, और बेवजू होने की हालत में रह सकते हैं, लेकिन इन चार कामों के लिए वजू करना ज़रूरी है। तो यहाँ फरमाया कि सबसे पहले नमाज की हिफाजत, और नमाज की हिफाजत में ये कि शर्तें साथ इसका एहतमाम करें। पहली शर्त जिस्म का पाक होना नजासत हकीकी से भी और नजासत हुक्मी से भी, और इसके बाद दूसरी बात यह है कि लिबास का पाक होना, लिबास जो है इस पर नजासत ना हो, ना गलीजा हो ना खफीफा हो। तीसरी बात, जिस जगह आप नमाज पढ़ रहे हैं तो आपका जिस्म लगेगा ज़मीन की जिस जगह से, वो जगह पाक होना ज़रूरी है। आजकल हमारे यहाँ कालीनों का निज़ाम है और बच्चे जो हैं वह मस्जिद में लाना ज़रूरी समझते हैं। अगर बच्चों को नहीं लाएंगे मस्जिद में तो नमाज की आदत कैसे होगी। मेरे मोहतरम, जब वो बच्चा नमाज पढ़ने के काबिल हो उसको मस्जिद में लाएं। उस वक्त तो आप मस्जिद में लाते नहीं कि बेचारा थका हुआ है, ज़िम्मिया काम करता रहा है, होमवर्क करता रहा है, इसलिए उसको नमाज के लिए उठाना जायज़ नहीं, उस पर जुल्म करना है। तो लिहाजा जब बच्चा छोटा है जिसका अभी नमाज है ही नहीं, उसको सिखलाना ही नहीं अभी, तो उसको आप मस्जिद में लाएंगे। अब मस्जिद में लाएंगे, उसने कर दिया पेशाब, अब उसने पेशाब कर दिया, मैंने जल्दी से उसको उठा के ले गया ताकि किसी की नज़र ना पड़ जाए, नहीं तो लोग गले पड़ जाएं। अब मैंने उस पेशाब को किसी को बताया भी नहीं, बताता हूँ तो ज़ाहिर है कि ख़तरा इस बात का, लोग नाराज़ होंगे। एक आदमी वजू करके आया, उसने आके उस जगह पे पाँव रखा, उसके पाँव के साथ अब ये नापाकी लग गई, और जहाँ वो अब पाँव रखता चला जा रहा है वो पूरी जगह नापाक होती चली जा रही है। अब ये जितने नमाज पढ़ेंगे लोग उनको तो पता नहीं है, लेकिन उनकी नमाज नहीं हुई। जब नमाज नहीं हुई तो इसका गुनाहगार कौन हो? गुनाहगार वही होगा जो इसका सबब बना। तो नमाज के लिए जगह का पाक होना, जहाँ इंसान का जिस्म लगे उस जगह का पाक होना भी ज़रूरी है। और इसके बाद जो चौथी बात है कि जिस्म का ढांपना, कि जितना हिस्सा मर्द के लिए ढांपना फ़र्ज है उसको ढांपना चाहिए, और जितना औरत के लिए ढांपना फ़र्ज है औरत का वो हिस्सा ढांपा हुआ होना चाहिए। इसके बाद जो है पांचवी शर्त है नमाज की, वह है नमाज का वक्त हो। चार वक्त ममनू हैं, यह बात गुजारिश की गई थी, और जो वक्त मकरूह हैं उनसे उनमें नवाफिल पढ़ने से इज्तिनाब करना चाहिए। इसके बाद जो छठी शर्त है नमाज की, वो है किबला रुख होना। तो अपनी तरफ से जो है पूरी कोशिश करें कि किबला रुख खड़े हुए हैं, अगर किसी सफ़र में हैं मालूम नहीं तो अंदाजे से किबले का ताजुन फरमाएं। और उसमें नमाज अदा फरमाएं। अब आप नमाज के अंदर हैं और किसी ने आके कह दिया कि आप तो गलत रुख खड़े हुए हैं, बाएं फिर जाएं दाएं फिर जाएं, तो वाहिद बात यह है जिसमें नमाज के अंदर अमल करने से नमाज नहीं टूटेगी, वरना बाहर वाले की किसी हिदायत पे आप अमल करेंगे नमाज टूट जाएगी। आप नमाज पढ़ रहे हैं, कुरान मजीद आप पढ़ रहे हैं, और आपने कुरान मजीद पढ़ने में ऊँची आवाज़ से पढ़ रहे हैं, गलती की और नमाज से बाहर वाले ने गलती दुरुस्त कर दी और आपने उसका लुक्मा ले लिया, तो नमाज टूट जाएगी। लेकिन यह वाहिद बात है कि किबला रुख होने वाली बात, कि अगर बाहर वाला कहेगा कि जी आप बाएं हो जाएं दाएं हो जाएं, अगर आप यहाँ अमल करेंगे तो नमाज नहीं टूटेगी और अमल नहीं करेंगे तो नमाज टूट जाएगी। तो ये मामला यहाँ इसका, इस मसले को जहन में रखना है। सलाम फेरने के बाद पता चला, नमाज पढ़ ली, नमाज पढ़ने के बाद सलाम फेरने के बाद पता चला किबला रुख तो इधर था, किसी ने आके बताया कि इस तरफ नमाज आपने पढ़ना थी, अब नमाज दोबारा पढ़ने की ज़रूरत नहीं, नमाज अदा हो। और सातवीं शर्त है नियत करना, कि आपको मालूम होना चाहिए कौन सी नमाज पढ़ रहे हैं, यह बात मालूम होनी चाहिए। और इसके बाद है नमाज के अरकान, नमाज के जिनको नमाज के फ़र्ज कहते हैं। तकबीर उला से नमाज को शुरू करना, नमाज शुरू करते हुए जो अल्लाह अकबर कह दें यह तकबीर उला है, तो ये इससे नमाज आप शुरू फरमाएंगे। जो पीछे खड़ा हुआ कह रहा है इकामत, आमतौर पर उसको तकबीर उला कह देते हैं, वो तकबीर उला नहीं है। तकबीर उला वो है कि हर शख्स जो नमाज शुरू कर रहा है और अल्लाह अकबर जो शुरू में कहता है, इसको तकबीर उला कहते हैं। ये तकबीर उला फ़र्ज है। नमाज के अंदर जो बाकी तकबीरें हैं, नमाज वित्र की तकबीरें, नमाज वित्र की तकबीर नमाज के अंदर वो वाजिब है, नमाज ईद की तकबीरें ये वाजिब हैं, नमाज जनाजा की तकबीरें ये फ़र्ज हैं। लेकिन नमाज के शुरू की जो तकबीर है ये फ़र्ज है, और नमाज आम नमाज की जो अंदर की तकबीरें हैं, रुकू की तकबीर है, सजदे की, ये सुन्नत है। अगर ये रह जाएगी तो नमाज हो जाएगी, लेकिन नमाज की फजीलत नहीं हासिल होगी, नमाज हो जाएगी। लेकिन जो शुरू वाली तकबीर है, अगर ये अदा नहीं फरमाएंगे तो नमाज नहीं होगी। शुरू वाली तकबीर के लिए तीन बातें ज़रूरी हैं जिनकी तरफ तवज्जो नहीं आमतौर पर हमारी। तकबीर उला के लिए तीन बातें ज़रूरी हैं। एक बात यह ज़रूरी है कि जिस्म ठहराव की हालत में हो, हरकत की हालत में ना हो। दूसरी बात यह है कि जिस्म सीधा हो, झुका हुआ ना हो। और तीसरी बात यह है कि किबला रुख होना चाहिए। अब नमाज खड़ी हो गई, जमात खड़ी हो गई, इमाम साहब नमाज पढ़ा रहे हैं, हम वजू करके तेज़ी के साथ दौड़े कि जा तो उसमें शामिल हो जाए। अब ख़तरा है कि इमाम साहब रुकू में चले जाएंगे, तो मैंने ऐसे दौड़ते दौड़ते अल्लाह अकबर कहा और आके सब में शामिल हो गया और मिल गया, तो यहाँ मेरी नमाज शुरू ही नहीं हुई। तो लिहाजा सबसे पहली बात यह है कि जिस्म साकिन हो, आके सुकून के साथ खड़े हो, उसके बाद जिस्म सीधा हो, झुके झुके अगर अल्लाह अकबर कहेंगे तो ये तकबीर भी अदा नहीं होगी, सीधे खड़े हुए के लिए, और किबला रुख पूरी तरह हो जाएंगे। ये तीन बातें जब हो जाएं फिर अल्लाह अकबर कहेंगे तो अब नमाज का आगाज़ होगा, नमाज शुरू होगी। तो यह तकबीर उला ये फ़र्ज है। नफल नमाज को छोड़कर बाकी हर नमाज में, चाहे वो वाजिब है, सुन्नत है, फ़र्ज है, उसके अंदर क़याम फ़र्ज है, क़याम के अंदर क़िरात फ़र्ज है, तीन आयतें कम से कम पढ़ना ये फ़र्ज है। तो क़याम में क़िरात फ़र्ज है, हर रकत में एक रुकू फ़र्ज है, हर रकत में दो सजदे फ़र्ज हैं, और नमाज के आखिर में सलाम फेरने के लिए जो बैठना है, इतनी मिकदार बैठना जिसमें अत्तहियात पढ़ सकें अब दो रसूल तक, ये बैठना फ़र्ज है, पढ़ना फ़र्ज नहीं, बैठना फ़र्ज है, इतनी देर बैठना फ़र्ज है। अब ये हैं नमाज के फ़र्ज, अब हैं नमाज के वाजिबात। नमाज के फ़र्ज में से अगर कोई फ़र्ज रह गया तो नमाज नहीं होगी, नमाज दोबारा अदा करना होगी। अब है नमाज के वाजिबात, नमाज के वाजिबात में अगर कोई वाजिब रह जाए तो उसकी तलाफ़ी सजदे साहब से होगी, जानबूझ के छोड़ेंगे तो नमाज नहीं होगी, और अगर भूल के छोड़ बैठेंगे तो फिर सजदे तिलावत सजदे साहब फरमाएंगे। अब नमाज के वाजिबात क्या है? नमाज के वाजिबात के अंदर किरात में, नमाज के वाजिबात में किरात में सूरत फातिहा का पढ़ना वाजिब, और मज़ीद तीन आयतें कम अज़ कम पढ़ना ये वाजिब है। किरात करना ये फर्ज है। कुरान मजीद की कहीं से तीन आयतें आप पढ़ लेंगे, फर्ज अदा हो जाएगा, लेकिन वाजिब अदा नहीं होगा। वाजिब तभी अदा होगा जब आप सूरत फातिहा पढ़ेंगे और उसके साथ मजीद हिस्सा पढ़ेंगे। फर्ज नमाज की तीसरी और चौथी रकत को छोड़ दें, बाकी हर नमाज की हर रकत के अंदर सूरत फातिहा पढ़ना भी वाजिब है और मजीद हिस्सा कुरान मजीद का कम से कम तीन आयतें पढ़ना ये भी वाजिब है। अब ये किसके लिए वाजिब है? इमाम के लिए वाजिब है, मुनफरिद अकेले नमाज पढ़ने वाले के लिए वाजिब है। और इमाम के लिए दूसरा वाजिब ये है कि वो नमाजें जो जाहरी नमाजें हैं, जाहरी रकतें हैं, उनमें ऊंची आवाज़ में पढ़ना वाजिब है। और अगर ऊंची आवाज़ में नहीं पढ़ा तो वाजिब रह गया सजदा साफ करना पड़ेगा। और जिन रकतों के अंदर आहिस्ता पढ़ना है उनके अंदर आहिस्ता पढ़ना वाजिब है। मुक्तदी के लिए इमाम की किरात के वक्त खामोश रहना वाजिब है कि इमाम ने किरात शुरू की, सना के बाद उसने सूरह फातिहा पढ़ना शुरू की, आवाज़ आ रही है चाहे आवाज़ नहीं आ रही, दोनों सूरतों में मुक्तदी के लिए पढ़ने की गुंजाइश नहीं। मुक्तदी जो है उसके लिए खामोशी वाजिब है। इसके बाद रुकू फ़र्ज है, रुकू के बाद जो सीधा खड़ा होना है कौमा ये वाजिब है। तो इस वाजिब में भी इस बात का ख्याल रखना ज़रूरी है कि सर उठाया और फिर अल्लाह तबारक व तआला की मोहब्बत में फौरी तौर पे सजदे में गिर गए कि नहीं मेरे मोहतरम, ये मोहब्बत बजा है अपनी जगह पर। लेकिन कौमा पूरी तरह से सीधा खड़ा होंगे, अगर आप सीधे खड़े नहीं होंगे इसमें कुछ कमी रह गई तो कौमा अदा नहीं होगा। कौमा अदा नहीं होगा तो ये वाजिब है, नमाज अदा नहीं होगी। तो इसलिए सीधा खड़ा होना, पूरी तरह सीधे खड़े हो जाएं और रब्बना लकल हम जो कहना है वो सीधे खड़े हो जाने के बाद कहना है, सर उठाते हुए नहीं कहना। तो ये कौमे के कलिमात हैं, तो इसलिए जब सीधे खड़े हो जाएंगे तो उस पर रब्बना लकल हम कहेंगे, मज़ीद आगे भी पढ़ना चाहें तो मुस्तहब है। इसके बाद दो सजदों के दरमियान जो बैठना है इसको जलसा कहते हैं। ये जलसा जो है ये वाजिब है। पहले सजदे से सर उठाया, कमर सीधी नहीं की, फौरन अल्लाह अकबर कहकर सजदे में चले गए तो ये वाजिब रह गया। कितनी देर बैठना चाहिए? इतनी देर कम से कम बैठना चाहिए कमर सीधी कर लें कि जितनी देर में एक बार तस्बीह पढ़ी जा सके, सुभान रब्बियल आला, एक बार जितनी में। यहाँ पढ़ना नहीं है जलसे में, लेकिन यह है कि जलसे में दुआ और है और वह भी नवाफिल में जो है उसको पढ़ा जाए, रब्बी फिल्ली वरहमनी वजबुड़नी वरफ़ानी वाहनी वरजुकनी वाफिनी। तो ये दुआ है जो जलसे की दुआ है। लेकिन यह है कि फ़र्ज नमाज में इमाम के लिए यह है कि नमाज मुख्तसर पढ़ाए तो इन मुस्तहबात को छोड़ दे। अगर आप अकेले नमाज पढ़ रहे हैं तो फिर आप ये इसमें पढ़ेंगे तो फजीलत है, नहीं पढ़ेंगे तो इस पर नमाज का अजर भी नहीं ख़त्म होगा, कम होगा, और यह है कि इजाफी जो अजर मिलना है वो नहीं मिलेगा। तो लिहाजा ये दो सजदों के दरमियान जो बैठना जिसको जलसा कहते हैं ये भी वाजिब है। इसके बाद जो है आखिरी कादा छोड़ दें, बाकी हर कादा नमाज के अंदर जो है वो वाजिब है। अत्तहियात का पढ़ना वाजिब है, दुरूद शरीफ का पढ़ना सुन्नत है, और दाएं तरफ सलाम फेरेंगे तो अस्सलामु अलैकुम रहमतुल्लाह या कलिमात अदा करेंगे, यह कलिमात अदा करना वाजिब है। चेहरा फेरना सुन्नत है, कलिमात का अदा करना ये वाजिब है। तो ये नमाज के वाजिबात। इसी तरह नमाज फित्र के अंदर दुआए कुनूत से पहले जो आप अल्लाह अकबर कहते हैं या अल्लाह अकबर करना ये वाजिब है। हाथ उठाना जो है ये वाजिब नहीं, ये सुन्नत है। दुआए कुनूत का पढ़ना ये वाजिब है। इसी तरह ईद की नमाज के अंदर जो इजाफी तकबीरें हैं छः, इन छः तकबीरों का अदा करना ये वाजिब है। और नमाज जनाजे की जो तकबीरें हैं वो तकबीरें अदा करना फ़र्ज है। उनमें रफ़ेदैन नहीं करेंगे लेकिन तकबीरें अदा करेंगे, तकबीरें अदा करना फ़र्ज है, रफ़ेदैन से शुरू के तकबीर में होगा। और नमाज ईद की तकबीरों में भी रफ़ेदैन है और नमाज वित्र की तकबीर में भी रफ़ेदैन है, तो ये रफ़ेदैन करना सुन्नत है। तकबीरात का कहना ये वाजिब है। तो ये नमाज के वाजिबात हैं। अगर इन वाजिबात में कोई वाजिब रह गया तो सजदा साहब से उसकी तलाफी हो जाएगी। अब सजदा साहब जो है वो कब करने हैं ये मैं फार्मूला एक अर्ज कर देता हूँ। वो चीज़ें जो फ़र्ज हैं, अरकान हैं, अगर उनमें से कोई चीज़ रह गई नमाज नहीं होगी। अगर फ़र्ज में ताखीर हो गई या फ़र्ज में इजाफा हो गया, सजदे दो करने थे तीन कर ली तो इजाफा हो गया, तो उसकी तलाफी सजदा साहब से होगी। واجب میں اضافہ ہو گیا, واجب میں کمی ہو گئی, واجب میں تاخیر ہو گئی. تین باتیں. فرض میں دو باتیں, کہ فرض میں اضافہ ہو گیا اور فرض میں تاخیر ہو گئی تو سجدہ صاف کرنا پڑے گا. فرض میں کمی ہو گئی, نماز نہیں ہوگی, نماز دوبارہ پڑھنی پڑے گی. واجب میں تین باتیں, کہ واجب میں کمی ہو گئی, واجب میں اضافہ ہو گیا, واجب میں تاخیر ہو گئی تو سجدہ صاحب کرنا پڑے گا. تو یہ فارمولہ ہے, اس کو ذہن میں رکھیں گے. تو سجدہ صاحب کب ہوگا؟ جب فرض میں اضافہ ہو جائے یا فرض میں تاخیر ہو جائے. واجب میں اضافہ ہو گیا, واجب میں کمی ہو گئی, واجب میں تاخیر ہو گئی تو اس کی وجہ سے سجدہ صاحب کرنا پڑے گا. تو یہ ذہن میں رکھیں گے تو سجدہ صاحب جو ہے وہ آسان ہے. اب باقی رہ گئی کہ بعد کے نماز کے اندر توجہ رکھنے کے لیے بات میں نے گزارش کی تھی کہ دو چیزوں کو آپ کنٹرول میں رکھیں, ظاہری لحاظ سے اور اندرونی طور پہ کنٹرول میں رکھیں دل کو. تو تین چیزیں جب آپ کنٹرول میں رکھیں گے تو نماز کی مکمل حفاظت ہوگی, انہماک ہوگا. ہاتھوں کی حفاظت کیسے؟ کہ جس وقت ہاتھ جو ہیں آپ نماز شروع کریں گے, نماز شروع فرمائیں گے, اللہ اکبر کہیں گے, تو یہ مرد حضرات دونوں ہاتھ اپنے کانوں کے برابر تک اٹھائیں گے اور ہتھیلیوں کا رخ جو ہے وہ قبلے کی طرف ہوگا. انگلیاں نہ کھلی ہوئی ہوں گی نہ یوں آپس میں بند ہوں گی. تو یہ انگلیاں نہ آگے کو جھکی ہوئی ہوں گی نہ پیچھے کو جھکی ہوئی ہوں گی, یہ سیدھی آسمان کی طرف ہوں گی اور ہاتھ طبی طور پر ہوں گے اور یہ کانوں کے برابر ہوں گے. اگر کانوں اس کے برابر نہیں ہوں گے, نیچے بھی ہوں گے تو بھی گنجائش ہے, نماز ہو جائے گی. لیکن فضیلت یہ ہے کہ یہ ہاتھ کانوں کے برابر ہونے چاہیے, کہ کانوں کے ساتھ انگوٹھا ملا ہوا ہو یہ ضروری نہیں ہے, اس کی سیدھ میں ہونا چاہیے. اور انگلیوں کا رخ آسمان کی طرف ہونا چاہیے, ہتھیلیوں کا رخ قبلے کی طرف ہونا چاہیے. عام ہماری عادت ہے کہ ہم کانوں کی طرف ہتھیلیوں کا رخ کرتے ہیں. جب یہ کرتے ہیں نماز اس سے بھی ہو جائے گی, لیکن اس سے فضیلت جو ہے وہ کم ہو جائے گی. تو اس لیے اس کا طریقہ ہے کہ یہ ہاتھ جو ہے وہ کانوں کے برابر ہو, ہتھیلی کا رخ قبلے کی طرف ہو, انگلیاں سیدھی آسمان کی طرف ہوں, انگلیوں میں فاصلہ نہ زیادہ ہو اور نہ انگلیاں آپس میں ملی ہوئی ہوں. یہ مردوں کے لیے. عورتیں جو ہے وہ ہاتھ اٹھائیں گے اپنے سینے تک, ان کے ہاتھ اسی طریقے سے ہوں گے, ہتھیلیاں قبلہ رخ ہوں گی, انگلیاں ان کے آپس میں ملی ہوئی ہوں گی اور رخ جو ہے وہ قبلے کی طرف ہوگا ہتھیلیوں کا. تو یہ اٹھائیں گے سینے کے برابر تک. اس کے بعد جو ہے اللہ اکبر کہہ کے آپ ہاتھ باندھیں گے. ہاتھ باندھیں گے کس طریقے سے؟ مرد حضرات ناف کے نیچے ہاتھ باندھیں گے, اور ان کا ہاتھ باندھنا یہ ہے کہ یہ انگوٹھے اور چھوٹی انگلی کا دائرہ بنائیں گے اور تین انگلیاں کلائی پہ سیدھی چھوڑیں گے اور ہاتھ ناف کے نیچے رکھیں گے. اور عورتیں جو ہیں وہ بائیں ہتھیلی کے پشت پر دائیں ہاتھ کی ہتھیلی رکھیں گی اور وہ باندھیں گی نہیں, وہ ہاتھ کو سیدھا رکھیں گی اور وہ رکھیں گے سینے پر. اس کے بعد نگاہ کہاں رہے گی؟ تو نگاہ کا بھی میں بات عرض کر دیتا ہوں کہ اس کے بعد جو ہے جس پر رکوع کریں گے, رکوع میں مرد حضرات کی انگلیاں کھلی ہوئی ہوں گی اور گھٹنوں کو پکڑ لیں گے, اور عورتیں جو ہیں وہ انگلیاں ان کی ملی ہوئی ہوں گی, صرف گھٹنوں پہ انہوں نے انگلیاں ہاتھ اپنے رکھنے ہیں. اس کے بعد سجدے میں جب جائیں گے تو اس میں ہمارے ہاں بڑی کمزوری پائی جاتی ہے کہ سجدے کے اندر انگلیاں ملی ہوئی ہوں گی اور قبلہ رخ ہوں گی, اس میں ہمارے ہاں بڑی کوتاہی ہے. اور جو کوہنیاں ہیں یہ زمین پہ نہیں لگی ہوں گی, کوہنیاں جو ہیں زمین سے اٹھی ہوئی ہوں گی. اور عورتیں جو ہیں یہ دب کے سجدہ کریں گی, ان کی بھی انگلیاں ملی ہوئی ہوں گی, چہرہ جو ہے دونوں ہاتھ کے درمیان ہوگا, مردوں کا بھی عورتوں کا. عورتوں کی کوہنیاں زمین سے ملی ہوئی ہوں گی, عورتوں کی رانیں پیٹ سے ملی ہوئی ہوں گی, تو عورتیں دب کے سجدہ کریں گی. حدیث پاک کے اندر آتا ہے کہ نبی علیہ السلام نے فرمایا کہ جو عورت دب کے سجدہ کرتی ہے, سمٹ کے سجدہ کرتی ہے, دب کے سجدہ کرتی ہے, اس میں فرمایا کہ اللہ فرشتوں سے کہتا ہے کہ اے فرشتوں تم گواہ ہو جاؤ میں نے اس عورت کی بخشش کر دی. تو مرد کے لیے ہے کہ یہ دب کے سجدہ نہیں کرے گا, مرد کھل کے سجدہ کرے گا. تو یہ ہاتھوں کی کیفیت ہے. اور جس وقت قعدے میں بیٹھیں گے, جلسے میں بیٹھیں گے, تو یہ ہاتھ جو ہے یہ رانوں پہ رکھیں گے, رانوں پہ رکھیں گے, تو یہ بھی نہ کھلے ہوئے ہوں گے نہ بند ہوں گے, تو یہ سبھی حالت پر ہوں گے. عورت جو ہے جب ہاتھ رکھے گی تو وہ انگلیوں کو ملا کر رکھے گی. تو یہ صورتحال ہے ہاتھوں کی. اب یہ ہے کہ جس وقت آپ اتحیات میں بیٹھے ہیں تو اشہد اللہ پہ ये मुट्ठी बंद करेंगे दाएं हाथ की, और ये जो दरमियान वाली लंबी उंगली है इसको अंगूठे के पहले पोरे के जोर पे रखेंगे, और बाकी जो छोटी उंगलियां हैं बंद होंगी, और ये शहादत वाली उंगली से अशहदु अल्लाह पे ये आप उंगली सीधी फरमाएंगे। बाद हजरात की मुबारक आदत होती है, हम जरा हद से भी आगे बढ़ते हैं ना, मोहब्बत बढ़ जाती, तो ये उंगली का रुख ऊपर की तरफ हो जाती, ऊपर की तरफ नहीं करना, उंगली का रुख सामने की तरफ करना, और इल्लल्लाह पे जो है वो उंगली जो है नीचे झुकाएंगे, और जब तक फिर कादे की हालत में बैठे रहेंगे हाथ इसी तरह रहेगा, हाथ को खोलेंगे नहीं। अगर सलाम फेरना है तो भी सलाम तक हाथ इसी तरह रहेगा, और अगर जो है वो खड़ा होना है तीसरी रकत के लिए तो भी खड़े होने तक जो है वो हाथ इसी तरह से रहेगा। अब ये क्यों है? ये इसलिए है कि अशहदु अल्लाह के उंगली सामने करेंगे, क्यों कि ला इलाहा, मैं किसी बातिल माबूद को नहीं मानता, मैं हर बातिल माबूद के सामने, हर बातिल माबूद के सामने डट के खड़ा हूँ। लेकिन आगे आ गया कि भाई माबूदों में तो माबूद अल्लाह भी है, तो फौरन जब इल्लल्लाह अल्लाह का नाम आया तो फौरन उंगली नीचे कर दी, उसी के आगे तो झुकना है, यही तो इंसान के लिए लाजिम है, तो अल्लाह के नाम पे उंगली नीचे करेंगे। अब जब मैंने कहा अशहदु अल्लाह इलाहा, तो मैंने माबूद को नहीं मानना, ऊपर माबूद कौन है, वो तो अल्लाह है, तो लिहाजा उंगली ऊपर की तरफ नहीं करेंगे, उंगली सामने की तरफ करेंगे, तो अशहदु अल्लाह इलाहा इल्लल्लाह पे उंगली झुक जाएगी। यह है हाथ की कैफियत। और निगाह की कैफियत क्या होगी? जब नमाज शुरू फरमाएंगे, तकबीर उला कहेंगे, तो निगाह सामने किबले की तरफ होगी, सर में झुकाव की कैफियत नहीं होगी, निगाह सामने किबले की तरफ। और जब अल्लाहु अकबर कह के हाथ बांध लेंगे तो ये निगाह नीचे सजदे की जगह पे हो जाएगी, और जिस वक्त आप रुकू फरमाएंगे तो निगाह जो है वह पाँव की पुश्त पर होगी, और जिस बार सजदा फरमाएंगे तो ये निगाह नाक की नोक पर होगी, और जब आप तशहुद फरमाएंगे, कादा फरमाएंगे, बैठेंगे तो निगाह जो है वो गोद में होगी, और जब आप सलाम फेरेंगे तो दाएं तरफ सलाम फेरेंगे तो निगाह दाएं कंधे पर होगी, और बाएं तरफ सलाम फेरेंगे तो निगाह बाएं कंधे पर होगी। इसमें भी बाज़ हज़रात की मुबारक आदत है कि फरमाया गया है कि जब दाएं तरफ सलाम फेरें तो दाएं तरफ के ईमान वालों और फरिश्तों के बारे में नियत कर लें, और बाएं तरफ जब सलाम फेरें तो बाएं तरफ के ईमान वालों और फरिश्तों में नियत कर लें। तो हजरात की बात की आदत है, जब सलाम फेरने लगते हैं तो आगे सर निकाल के दाएं तरफ फेरते हैं, शायद फरिश्तों को देखना चाह रहे हैं, मेरे भाई ये मौत के वक्त नज़र आएंगे, उससे पहले नज़र ना आएंगे, तकलीफ़ ना फरमाएं, अपना सर मुबारक अपनी जगह पर रहने लें, सिर्फ चेहरे को दाएं तरफ करना है और चेहरे को दाएं तरफ करना है। और यहाँ एक गलती और जो हमसे होती है वो ये है कि हमने कहा अस्सलामु अलैकुम व रहमतुल्लाह, दाएं तरफ चेहरा फेरा, फिर वहीं से अस्सलामु अलैकुम व रहमतुल्लाह कहते हुए बाएं तरफ चेहरा फेरा। इसकी इसलाह फरमा लीजिए कि अस्सलाम का आगाज़ करना है सामने से, तो अस्सलामु अलैकुम व रहमतुल्लाह चेहरा फेर के फिर सर को सीधा कर लेना है, फिर यहाँ से अस कहकर बाएं तरफ फेरना है, वहाँ से अस कहते हुए बाएं तरफ नहीं फेरना, इस बात का ख्याल करेंगे तो यह है नमाज की हिफाजत। अल्लाह मुझे भी आपको भी इसकी पाबंदी की तौफीक अता फरमा दे। बाखुर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन اللهم صل وسلم وبارك على سيدنا محمد النبي الأمي وعلى آله وصحبه كما تحب وترضى عدد لما تحب وترضى اللهم إنا نسألك خير الدنيا وخير الآخرة ونسألك العفو والعافية والمعافاة في الدنيا والآخرة اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم أيد أمير المؤمنين والمجاهدين اللهم انصرهم ولا تنصر علي اللهم ثبت أقدامهم إنك أنت على كل شيء قدير اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات إنك أنت الغفور الكريم إنك أنت الغفور الرحيم اللهم ربنا نجنا من القوم الظالمين